रहौला कहाँ नेपालै न रहे नेपालै न रहे उचाइ हाम्रो झुलिन्छ कहाँ हिमालय न रहे हिमालय न रहे तराई हाम्रो सुनका टुक्रा हिमालय हिराको माटो र पानी पहिलो धान धरतीका छोराको ए कहाँबाट संसार हेर्छौ सम्झलै नारहे सम्झलै नारहे सम्झलै नारहे तिहार रमाइलो हाम्रो छुटकार ख्यालीले हृदय हाम्रो जुर्मुराउँछ जितको झालीले वैशाखको तालमा नाचौला कहाँ मादलै नारहे मादलै नारहे मादलै नारहे एकति राम्रो बिहानी पख घामको रेखी हो सभ्यता पहिलो संसारमा पहिलो हिमाल देखी हो बुझौला कहाँ पूर्वको पहिलो उज्यालै नारहे उज्यालै नारहे उज्यालै नारहे नेपाली हामी रहौला कहाँ नेपालै नारहे